त गर्यो छाला गर्यो मलाई धोका दियो तिमले ओ घात गर्यो छाला गर्यो मलाई धोका दियो तिमले मेरा सारा हाँसो लुटी हो मेरा सारा हाँसो लुटी खुशी जीवन जियो तिमले खुशी जीवन जियो तिमले घाता गर्यो छाला गर्यो मलाई धोका दियो तिमले धोका दियो तिमले